अब हम ये चाहेंगे कि ये जाना जाए, यानी जो अमली तौर पर हमारे नाज़रीन को ये रहनुमाई मिले कि अच्छे अखलाक की अलामत क्या होती हैं, कौन से ऐसे आमाल और अफ़ाल हैं जिनसे इंसान एक अच्छे अखलाक वाला बन सकता है। अच्छे अखलाक के बहुत सारे पहलू हैं, जिनमें से अली इब्न अबी तालिब रज़ियल्लाहु तआला अन्हु अर्दा वो कहा करते थे कि अच्छा अखलाक ये है और इन निशानियों से पहचाना जाएगा, तलबुल हलाल वज्तिनाबुल महारिम वत्तौसियतु अलल इयाल। एक इंसान अगर तलब कर रहा है हलाल चीज को, इसका मतलब है कि ये अखलाक के आला दर्जे पर फाइज है, और अगर वो हराम से इज्तनाब कर रहा है तो ये कैफियत भी उसकी अखलाक की बुलंदी की एक बहुत बड़ी दलील। वत्तौसियतु अलल इयाल, उमूमन ये होता है कि जब इंसान सिलेरा किसी से मिलता है तो बड़ी गर्म जोशी से मिलता है, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। देखना यह है, इंसान लोगों की आंखों का तारा तो बन सकता है, और हकीकत में अखलाक ये है कि इंसान अपने घर वालों की आंखों का तारा बनता है कि नहीं। सही बात। ये ना हो कि घर में कदम रखे और वहां इनकबाज शुरू हो जाए, तो इसका मतलब यह है कि इसकी अखलाक की कमी है। बेशक बेशक। और इसलिए अली बिन अबी तालिब रज़ी अल्लाह तआला ने जो बात कह दी है, वह तौसियतु अलल इयाल, घर वालों पे वसअत करना। मुसल और घर वालों में सबसे पहले तो वालदैन का हक है। बेशक। इंसान अपने पार्टनर के साथ या अपने रूममेट के साथ या अपने क्लास फेलो के साथ तो बड़ी शुस्तगी के साथ गुफ्तगू करता है, आप बताएं क्या पसंद करेंगे, आप क्या खाएंगे, और माँ बाप बीमार हों और उनके लिए दवाई का भी बंदोबस्त ना करें, तो ये अखलाक तो नहीं है। बहुत अच्छे, बहुत अच्छे। एक इंसान बस में सफर कर रहा है जी, और बिला शुबा सबका एहतराम करना चाहिए, लेकिन एक गैर महरम औरत है उसके लिए तो सीट छोड़ देता है, और छोड़ना चाहिए कि चलो किसी को राहत हाँ मिल जी, जाए, आराम। लेकिन अगर सगी बहन घर में आ जाए तो उसका चेहरा बिगड़ जाए, ये अखलाक तो नहीं है। बिल्कुल नहीं, बिल्कुल नहीं। और इसमें आपने बहुत ही खूबसूरत बात हज़रत अली रज़ी अल्लाह अन्हु की ये बताई कि ये जो बुनियादी तसव्वुर हलाल और हराम का हमारे यहाँ ख़त्म हो चुका। हमारे यहाँ शायद अखलाक सिर्फ ये समझा जाता है कि जी अगर आपने बड़ा किसी को मुस्करा के मिल लिया, या यू आर वेरी वेल मैनर्ड, आपने लोगों के लिए ज़ाहरन के जो भी एटिकेट्स है उसका ख्याल रख लिया, तो ये अखलाक है। अखलाक की तो बुनियाद सबसे पहले हलाल इल्लत हुरमत से होती जी। है। और ये आज के माशरे में एक सबसे, मैं समझता हूँ कि जिहाद वाला काम जो है एक फ़र्द के लिए, कि रिज़्क़ हलाल पर इक्तफा हो, हराम से इज्तनाब हो। और फिर वो बड़ी खूबसूरत बात हज़रत अली रज़ी की बात है कि सबसे पहले चैरिटी बिगिन्स एट होम, बिल्कुल के घर वालों के साथ इंसान का पहले सबसे अच्छा रवैया। बाहर सबसे बड़ी खुश अखलाकी से मिला जा रहा है, और घर आते ही जैसे माथे पर जो है इतनी तेवरियां पड़ गई, और बड़े जो है वो बिल्कुल एक खुश मिजाजी वाली बात जो है ये उसके बरक्स। मैं ये समझता हूं कि अगर जिसका वियन क्लियर होता है अखलाक के मुतालिक, जो इस्लामी तालीमात हैं, बेशक जो इस्लाम ने उसका रंग दिया है, जी, जो समझता है उसको, वो अखलाक की पहलुओं को अपने अंदर पैदा भी पैदा करता कर है। जैसा कि मावर्दी बयान करते हैं, इज़ा हसुनत अखलाकुल इंसान, अगर किसी का अखलाक अच्छा हो जाए तो उसकी निशानी सबसे पहले क्या होती है, कसूर मुसाफो, माशा लोग उससे मुसाफा करने वाले ज्यादा हो जाते हैं। अल्लाह। और आप मुआशरे में देख लें, बहुत सारे लोग जो अपने आप को समझते हैं कि वो बड़े ही एक्सीलेंस है, लेकिन लोग मुसाफा करने के लिए तैयार नहीं होते। लेकिन कुछ ऐसे लोग हैं जिनको मिलने से इंसान तरसता है कि मेरा मुसाफा हो मौका जाए, मिल जाए तो मैं ऐसा ऐसा ये कैसर सादर हूँ मुसाफो, जी। मुसाफा करने वाले ज्यादा हो जाते हैं। वकल्ले मुआदू, दुश्मनी करने वाले थोड़े हो थोड़े जाते हो हैं। बहुत सारे लोग जिनको उनकी बातें उनके आमाल अच्छे नहीं लगते, लेकिन वो इस बात से गुरेजा रहते हैं, कहते हैं जी बाकी छोड़ो, लेकिन यार उसकी कलाम बहुत अच्छी है कलाम और उसका अखलाक बड़ा अच्छा है, दुश्मनी कम हो कम जाती हो है। वतसहलत अलैहि उमूर सयाम, और अल्लाह ताला की ये खास इनायत होती है कि मुश्किल से मुश्किल काम भी उसके लिए आसान हो जाते हैं। सुभान आप अल्लाह। किसी ऑफिस में जाते हैं तो वो सुबह से काम कर करके किस तरह बेचारा वो चिड़चिड़ापन उसमें आ चुका होता है, अगर आप उसको जाके कहते हैं अस्सलामु अलैकुम रहमतुल्लाहि वबरकातुहू, क्या हाल है मेरे मोहतरम, तो वो समझता है कि कितना खैर खा मेरे पास आ गया। मेरे पास आ गया नतीजतन जो शायद नहीं मुमकिन था कि फौरन काम कर दे, वो कहेगा जनाब आप तशरीफ रखें, हाँ आपको पानी पेश किया जाए, आपको चाय पेश की जाए, और काम भी आसान हो जाएगा। बेशक बेशक। वलानत लहुल कुलूबुल गिज़ाब, इंसान है, शैतान भी उसका दुश्मन है, हासिद भी दुश्मन होते हैं, لیکن اخلاق جب انسان کا اچھا ہو جاتا ہے تو پھر مشکل سے مشکل کام جس طرح آسان ہوتے ہیں، وہاں وہ دل جس میں غیظ و غضب ہوتا ہے وہ بھی ٹھنڈے ہو جاتے ہیں۔ اللہ، اس وجہ سے اس شخص کی گفتگو کتنی اچھی ہے، اس نے ہمارے ساتھ کوئی برا پہلو پیش ہی نہیں کیا، تو ہم اس کے بارے میں کیوں سوچ رہے ہیں؟ ہمیں اپنے آپ کو ٹھیک کرنا، ہم اس وقت رانگ ہیں۔ تو اخلاق جو ہے، جب انسان کا وی این کلیئر ہو جاتا ہے اخلاق کے بارے میں، تو پھر یہ چیز ہوتی ہے۔ اور یہاں میں رک کے ایک بات کہنا ضروری سمجھتا ہوں، بعض لوگ اخلاق کو بہت اچھی طرح سمجھنے کے باوجود سلام لیتے وقت بھی کوئی دو انگلیاں کرے گا، کوئی الٹا ہاتھ کرے گا، اور کوئی ہاتھ بند کر کے۔ میں یہ پیغام دینا چاہوں گا بڑے ادب سے، احترام سے، اور میرے لیے حقیقت میں محتشم ہے وہ لوگ، کہ وہ اس بات کو سمجھیں، ما من مسلمین یلتقیان فیتصافحان الا غفر لهما قبل ان یتفرقا۔ جب دو لوگ آپس میں مصافحہ کرتے ہیں تو دونوں کے ہاتھ جدا بعد میں ہوتے ہیں، دونوں کے گناہ پہلے معاف ہو جاتے ہیں۔ یعنی کتنی بڑی نیکی ہے۔ اور دوسری روایت کے الفاظ ہیں، تساقطت ذنوبهما كما يتساقط الورق من الشجر، جس طرح درخت سے موسمی خزاں میں پتے گر جاتے ہیں، ہاتھ جدا ہوتے ہیں تو دونوں کے گناہ نیچے گر جاتے ہیں۔ تو یہ کتنی بڑی سعادت ہے کہ انسان مسکراہٹ بھی بکھیرے، السلام علیکم ورحمۃ اللہ وبرکاتہ، اور ساتھ مصافحہ کرے، اور مکمل ہاتھ سے، ایک ہاتھ سے مصافحہ کرے، گناہ بھی معاف، صدقہ بھی ہو گیا، اور دنیا کے دل میں محبت بھی اللہ تعالیٰ پیدا کر دیتے ہیں۔ تو یہ سارے کے سارے جو انعامات ہیں انسان کو اس وقت میسر آتے ہیں جب وہ اخلاق کا وین جو ہے، جو اخلاقی زاویہ اللہ کی رسول صلی اللہ علیہ وسلم نے اور صحابہ کو سمجھایا، اور صحابہ نے پھر تابعین کو اور آج ہم تک پہنچے ہیں، ان کو اپنی زندگی میں شامل کر لیا جائے۔ ماشاء اللہ ماشاء اللہ، یعنی یہ گویا کہ اچھا اخلاق اختیار کرنا جو ہے، اس سے اللہ سبحانہ وتعالی لوگوں کے دلوں میں ایسی نرمی پیدا فرما دیتا ہے کہ اس سے انسان کے مشکل کام بھی آسان ہو جاتے ہیں۔ جی، اور لیکن وہ بات وہی ہے کہ یعنی اس میں اگر وہ انڈر لائن جو پہلی دو پری کنڈیشنز ہیں کہ حلال پر جو ہے سارا انسان کا فوکس، کیونکہ حلال روزی کے نتیجے میں ہی ساری عبادات بھی قبول ہیں، دعائیں بھی قبول ہیں، اور حرام سے جو اجتناب ہے، اصل میں حلال اور حرام کے حوالے سے بھی ہمارے جو تصورات ہیں شاید ہم نے اس کو صرف رزق تک یا روزی تک محدود کر دیا ہے۔ بالکل، جبکہ حلال اور حرام کے حوالے سے میں چاہوں گا کہ تھوڑی سی آپ یہ وضاحت لوگوں کے سامنے رکھ دیں کہ کون کون سی، یعنی اس روزی کے علاوہ بھی معاملات میں حلال اور حرام کا سلسلہ جو ہے پیش ہے، کیونکہ یہ اتنی اہم بات ہے کہ اس پر ساری اگلی ہماری یعنی انسان کی وہ فلاح کا دار و مدار ہے۔ اصل میں رسول اللہ صلی اللہ علیہ وسلم نے ایک اصول دے دیا ہے، جی، قیامت کے نزدیک ایسا ماحول پیدا ہو جائے گا کہ لا یبالی المرء بما اخذ ام من الحلال ام من الحرام، کسی کو پرواہ نہیں ہوگی کہ میں مال حلال کا لے رہا ہوں یا حرام کا۔ اور سلف کی بات مجھے اتنی اچھی لگتی ہے، آج تو وہ رویے ختم ہو گیا کہ جب وہ نیک لوگ گھر سے روانہ ہونے لگتے تو گھر والی اس کو دروازے تک سی آف کرنے آتی تھی، اور آج شاید کہ خال خل ایسے مبارک لوگ ہوں گے جن کو یہ چیز یہ نعمت میسر ہے، لیکن دروازے تک آ کے وہ کہتی کیا تھی؟ جی، جانے والا بھی دعا دے کے جاتا، جی، اور جانے والے کو یہ دعا دیتی، استودعک اللہ دینک و امانتک و خواتیم اعمالک، کہ میں تمہیں اللہ کی ضمانت اور امانت میں بھیجوا رہی ہوں، کیونکہ ان کا یقین کامل تھا کہ نہ جانے دوبارہ ملاقات ہوگی زندگی کا کیا پتا ہے۔ اور جانے والا بھی یہ دعا دیتا، استودعک اللہ الذی لا تضیع ودائع، میں بھی اس کی ضمانت میں تجھے دے کے جا رہا ہوں، جو اس کی ضمانت میں چلا جائے وہ ضائع نہیں ضائع نہیں۔ اور وہ وہاں دروازے پہ کھڑے کھڑے ایک گزارش کرتی تھی، ایاک وکسب الحرام، اللہ، حرام سے بچانا، فإنا نصبر علی الجوع والضر ولا نصبر علی النار، میں اور میرے بچے بھوک برداشت کر سکتے ہیں اور تکلیفیں برداشت کر سکتے ہیں، لیکن قیامت کے دن جہنم کی آگ برداشت نہیں کر سکتے۔ تو یہ ان کا تصور کتنا کلیئر تھا اخلاق کے بارے میں، تو وہ اخلاق کے ان پہلوؤں کو صرف زبان تک یہ مسکراہٹوں تک محدود نہیں کرتے تھے، بلکہ وہ سمجھتے تھے کہ ہر وہ پہلو جس سے اللہ رب العزت کو ہم راضی کر سکتے ہیں، اور اللہ رب العزت کی مخلوق کے ساتھ خیرخواہی اور ہمدردی کے پہلوؤں کو غالب کر سکتے ہیں اور معاشرے میں امن پیدا کر سکتے ہیں، وہ سارے کے سارے پہلو ہمیں اخلاقی طور پر اختیار کرنا ہمارے لیے ضروری ہے۔ اللہ کے دین کی دعوت اور لوگوں تک پہنچانے کے لیے اس ویڈیو کو ضرور لائک، شیئر، کمنٹ اور سبسکرائب کریں۔